تفسير دیکھیں گے آیت نمبر 51 سے. وقال الله لا تتخذوا إلهين اثنين إنما هو إله واحد فإياي فارهبون. اللہ تعالیٰ نے فرمایا ہے کہ دو الہ نہ بناؤ، الہ صرف ایک ہی ہے، اس لیے بس مجھ ہی سے ڈرو. یہاں سے رکوع کا آغاز ہے. سورۃ نحل میں بنیادی مضمون توحید ہے اور توحید کے دلائل کائنات میں پھیلی بھی نشانیوں کی صورت میں، لیکن ہر دور میں لوگوں کا یہ ظلم رہا کہ نظر آنے والی چیزوں کو دیکھ کر نہ نظر آنے والی ذات کو، اس کے باوجود کہ اس کی نشانیاں چاروں طرف ہیں، لوگوں نے رب نہ مانا. یہی حالات اس دور میں تھے جبکہ اللہ کے نبی صلی اللہ علیہ وسلم دنیا میں آئے. اسی ناطے سے کچھ باتیں تھیں تو جس کی بنیاد پہ اللہ تعالیٰ نے لوگوں کو یہ ساری باتیں بتائیں کہ دیکھو تم توحید کو سمجھتے کیوں نہیں ہو، آخر تمہاری نظر کیوں نہیں جاتی اس ذات پر کہ جس نے سب کچھ پیدا کیا. نبی صلی اللہ علیہ وسلم کے دور میں ایرانی مذہب جو مجوسی کہلاتے تھے بہت معروف تھا. یہ لوگ آگ کے پجاری تھے اور آگ سورج کو بھی مانتے تھے، یعنی سورج اور آگ کی پوجا کرتے تھے. اپنے آپ کو حضرت نوح علیہ السلام کا ماننے والا بتاتے اور باقی سب نبیوں کے دشمن تھے. ان کا عقیدہ کیا تھا کہ خدا ایک نہیں دو ہیں، ایک کو خیر کا خدا کہتے اور دوسرے کو شر کا خدا کہتے. خیر کے خدا یعنی خیر اور نور کا خدا کہتے تھے، اس کو وہ یزدان کہتے، اور دوسرے کو بدی اور تاریکی کا خدا اہرمن کہتے. یہ لوگ اپنی الہامی کتابوں کا نام زند اور اوستا، زند اور اوستا ان کی الہامی کتابیں تھیں، اور اہل عرب جو تھے ان چیزوں سے متعارف تھے. اور ظاہری بات ہے کہ جب کوئی چیز نان مسلم کلچر کے اندر ہو اور اسی کو سامنے رکھتے ہوئے اس دور کے جو مسلمان ہوتے ہیں، بعض دفعہ وہ بھی رہنمائی لینے لگتے ہیں، تو اللہ تعالیٰ نے یہاں ان کا رد کر دیا کہ تم ان کی دیکھا دیکھی وہ نہ کرو جو یہ کرتے ہیں، بلکہ حقیقت کیا ہے کہ لا تتخذوا الہین اثنین. دیکھیے گا کہ توحید کی بات ہے نا، تو خالی یہ بات بھی کہی جا سکتی تھی، قرآن پاک کی آیت جہاں سے شروع ہو سکتی تھی کہ لا تتخذوا الہین، بس بات واضح تھی کہ نہ بناؤ دو الہ. لیکن شدت کا ذرا انداز دیکھیے. پہلی بات ہے واو کا تذکرہ پیچھے والی آیت سے ہے کہ فرشتوں کو دیکھو وہ کیا کر رہے ہیں اور تم انسان ہو کے کیا کر رہے ہو. ذرا غور تو فرماؤ اپنے حال پہ، تم اس کے پیچھے دوسروں کے کو اور خدا بنانے لگتے ہو. پھر اس کے بعد دوسری چیز دیکھیے، قال اللہ، اللہ نے کہا. بہت کم آیات ایسی ہیں جو اس لفظ سے شروع ہوتی ہیں اور یہ انداز، کیونکہ حالانکہ سارا کلام اللہ کا ہے، قرآن پاک سارا ہی اللہ تعالیٰ کا ہے، لیکن یہاں شدت کے لیے قال اللہ کا لفظ آیا. پھر تیسری چیز دیکھیے، لفظ الہین خود ہی تثنیہ ہے، ڈیول ہے، دو خدا، لیکن اس نئین کہہ کر تاکید کر دی گئی اور دو خداؤں کی بات کر کے یہ بتا دیا کہ جب دو کی اجازت نہیں تو دو سے زیادہ کی کہاں ہوگی، کیونکہ جمع کا جو اطلاق ہوتا ہے نا وہ کم سے کم دو پر ہوتا ہے، کہ دو نہیں ہے تو پھر دو سے زیادہ کیسے ہوں گے. اور حقیقت یہ ہے کہ جیسے ایک نیام میں دو تلواریں نہیں سما سکتی، کسی مملکت کے دو حکمران نہیں ہو سکتے، کسی گھر کو چلانے والے دو لوگ نہیں ہو سکتے ایک برابر کی پوسٹ پہ، تو پھر مان جاؤ کہ اتنی بڑی کائنات کا نظام کیسے دو سے چلے گا. کائنات کا نظام جو اتنا اچھا چل رہا ہے اس کی وجہ ہی وحدت ہے، کیونکہ اگر دو خدا ہوتے تو اللہ تعالیٰ نے اس کا اظہار کر دیا کہ دنیا میں اگر ایک کی وجہ دو خدا ہوتے تو زمین کا حال کیا ہوتا. سورۃ الانبیاء کی آیت نمبر 22 ہے، لو کان فیہما آلہۃن الا اللہ لفسدتا فسبحان اللہ رب العرش عما یصفون. اور اگر ان دونوں میں یعنی زمین اور آسمان میں دو خدا ہوتے تو سب نظام درہم برہم ہو جاتا، پس اللہ عرش کا مالک ہے اور ان باتوں سے پاک ہے جو لوگ بیان کرتے ہیں. تو اس سے پتہ چلتا ہے کہ الہ دو نہیں ہو سکتے. आप देखिए कि बारिश का एक कतरा जो हम तक आता है ना, कभी इसके सारे मराहल को सामने रख के आप देखें तो कितनी चीज़ों की कोऑर्डिनेशन है। ज़मीन से पानी उठता है, हवाएं उसको लेकर चलती हैं, फिर उसके बाद वो कंडेंस होता है, फिर जहाँ तक उसको चलना होता है चलती हैं, फिर उसके बाद ज़मीन पे दोबारा बरसता है। यानी एक पूरा साइकिल है ना। तो अगर ज़मीन का खुदा कोई और होता, आसमान का खुदा कोई और होता, तो बताओ कि क्या ये दोनों क्या इतने कोऑर्डिनेट कर सकते थे कि बारिश होती? एक कतरा नहीं बरस सकता था अगर दो खुदा होते। किसी भी इदारे में, किसी भी जगह काम करने का एक बेहतरीन असूल क्या होता है कि काम करने वाले तो कई होंगे लेकिन कमांड एक की होगी। जहाँ दो मुख्तलिफ लोगों की कमांड जाती है ना, तो वहाँ नतायज अच्छे तो क्या बुरे निकलने लगते हैं। छोटे से छोटा जर्रा एटम है कायनात का, वो भी हमें यही सिखा रहा है कि इलेक्ट्रॉन्स कितने हैं, लेकिन बीच में न्यूट्रॉन और न्यूक्लियस, जो न्यूट्रॉन और प्रोटॉन का मजमू है, वो एक ही है। एक एक्सल के गिर चीज़ें घूमती हैं तो ठीक रहती हैं। आमतौर पे देख लें, छोटी सी मिसाल दूंगी घरेलू जिंदगी की। बाप कहे ये करो और माँ कहे कुछ और करो, तो बच्चों का क्या हाल होगा? अमूमन घरों में एक खामोश किस्म की कमिटमेंट होती है कि बच्चों को किसने टोकना है, ये जिम्मेदारी बच्चों की कौन लेता है? माँ कहती उठो होमवर्क करो, बाप कहता है सो जाओ इसलिए कि तुमने जल्दी उठना है। बच्चे के जहन में फितूर आ जाएगा ना। दो लोग मिल के गाड़ी चलाने लगे, एक कहे कि तुम गियर लगाओ और दूसरा कहे कि मैं क्लच को दबाता हूँ, देखिए कितना ज़बरदस्त हादसा होगा। फितरत ये बात बताती है, कायनात की एक एक चीज़ समझ में आती है कि अल्लाह ताला ने कायनात में सब कुछ बनाया है, वो क्यों बनाया? ताकि लोग उस रब को माने, उसकी अलूहियत का हक उसी को दें, किसी और का ये हक नहीं है। एक मौके पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी साद को कहा पढ़ो क्या अहद अहद अहद। हजरत अबू हुरैरा ये हदीस रिवायत करते हैं कि नबी सल्लम सिर्फ एक ही लफ्ज़ बोल रहे थे, अल्लाह एक है एक है एक है। और हमें तो सूरह इखलास में सिखा दिया ना, कुल हुवल्लाहु अहद, ये जवाब है इस आयत का। यहाँ क्या कहा कि वह काल अल्लाहु ला तत्तखिज़ु इलाहैन इस्नैन, अल्लाह ने कहा दो इलाह ना बनाओ। तो दिल में फौरन सवाल आता है फिर क्या करो, तो उसका जवाब है कुल, कह दीजिए क्या, कुल हुवल्लाहु अहद अल्लाहु समद लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। सुभान अल्लाह, कैसे एक आयत में जवाब दूसरी आयत का मौजूद है। इब्ने सीरी कहते हैं किसी को उंगलियों पर पड़ता हुआ देखते तो कहते ये पढ़ो इन्नमा इलाहुकुम इलाहु वाहिद, कि बेशक इलाह तो एक ही है। इन्नमा हुवा इलाहु वाहिद, अल्लाह तो एक ही है। और अल्लाह का एक होना क्या है कि इंसान को अल्लाह ताला का कुर्ब दिलाता है। जितना एक इंसान अल्लाह ताला का कुर्ब पाता है, जितना अल्लाह ताला की करीब जाता है, उतना ही उसको उसकी सच्चाई और उसकी खूबी खुल के नज़र आती है। इब्ने अब्बास रजी अल्लाह ताला अन्हु कहते हैं कि इससे मुराद है इखलास। इमाम मुजाहिद कहते हैं कि जब इंसान उंगली से इशारा करके ला इलाहा इल्लल्लाह कहता है तो ये बात शैतान की रुसवाई का जरिया बनती है। हाँ, करना क्या है, फैया या फरहबून, बस मुझ ही से डरो। इसमें फिर देखे ईया या वही है जो ईया का नाबुदू में थी, बस सिर्फ मुझ ही से डरो, किसी और से ना डरो, इसलिए कि मैं तुम्हें देता हूँ, सब कुछ मेरा दिया हुआ है, तुम किसी और से क्यों लोगे? दुनिया में भी देखिए कि इंसान जिससे लेता है उससे डरता है, पे लेनी होती है तो बॉस से डरता है, जिसकी नाराज़गी इंसान को माली तौर पे नुकसान दे उससे इंसान डरता है। तो अल्लाह ताला कहते हैं कि तुम सिर्फ मुझसे डरो, क्योंकि तुम्हारे काम भी तो मैं अकेला ही कर रहा हूँ, तुम्हें क्या ज़रूरत है किसी और से डर कर अपनी ज़िंदगी को ज़ाया करने की? लेकिन अमूमन होता क्या है कि दुनिया में लोग बहुत सारे लोगों से डराए जाते हैं। ऐसे तमाम लोग जिनको अल्लाह से बढ़कर इंसान जिनसे डरे और जिनका मामला करे वो शैतान है, और ऐसी कोशिशें करने वाले जो हमें दूसरे लोगों का खौफ दिलाते हैं वो शैतान है। सूरत आले इमरान की आयतों में एक बड़ा ही खूबसूरत वाक्या हम पढ़ चुके हैं। आयत नंबर 175 में बेसिकली आता है, लेकिन पूरी ही वाक्या आपको याद होगा कि जब अबू सुफियान ने एक चैलेंज किया था कि हम आएंगे वापस और एक अफवाह फैला दी थी नोएम बिन मसून शख्स के ज़रिए से कि अबू सुफियान बहुत बड़ा लश्कर लेके आ रहा है, और उसका ख्याल जाया था कि मुसलमान फ़ौज के हौसले टूट जाएं और वो वापस चले जाएं। लेकिन जो ही उन्होंने ये जुमला सुना कि अबू सुफियान बहुत बड़ा लश्कर लेके आ गए, तो उस पे उन्होंने क्या कहा था, वक़ालू हसबुनल्लाहु व नियमल वकील। उन्होंने कहा हमें अल्लाह ही काफ़ी है। नतीजा क्या हुआ, फ़न क़लबू बिनेमति मिनल्लाहि व फ़ज़लि लम यमसस्हुम सू। वो पलटे अल्लाह की नेमत और उसके फजल के साथ कि उनको बुराई ने छुआ भी ना, व तबऊ रिदवान अल्लाह, और उन्होंने पैरवी की अल्लाह की रजामंदी की, व अल्लाह ज़ू फ़ज़लि नज़ीम। और उसके बाद आगे आयत 175 में आता है, इन्नमा ज़ालिकुमुश शैतानु युख़व्विफ़ु औलियाअहू, बेशक ये तो शैतान है जो तुमको अपने दोस्तों से डराते हैं, फ़ला तख़ाफ़ूहुम वख़ाफ़ूनी इन कुंतुम मुमिनीन, बस उनसे नहीं मुझसे डरो अगर तुम मोमिन हो। अगर तुम्हारे दिल में वाकई ईमान मौजूद है तो फिर तुम्हें सिर्फ मुझसे डरना चाहिए। तो लिहाजा हम भी ज़रा अपनी ज़िंदगियों पर एक नज़र डाल के तो देखें कि हम किससे डरते हैं, किस किस से डरते हैं, और हम अल्लाह से कितना डरते हैं। ये जो फरहबून है ना, तो रहब कहते हैं वो डर जो बेचैन कर दे। हम कितने बेचैन हैं, हम तो सिर्फ ज़ुबान से ये कहते हैं कि हम बहुत डरते हैं, हमें बड़ा डर आता है। नहीं, ये कैसी बेस्तरारी है, ये कैसी बेचैनी है कि इंसान गुनाहों पे जमा हो। नहीं, ये सिर्फ मुँह की बातें हैं। जब एक इंसान मुंह जुबानी बातें करने की बजाय अमली तौर पे गुनाहों से डर जाए, तभी वो अल्लाह से डरता है। हजरत उमर बिन अब्दुल अजीज़ के बारे में आता है कि जिस वक्त ये गवर्नर थे, एक मौके पे किसी को नाहक सजा दे दी ऊपर वालों के दबाव की वजह से। जब कभी वो गलती याद आती तो तड़प जाते, बिस्तर से उठ के बैठने लगते, बेचैनी से करवटें बदलते, हत्ता कि उनकी बीवी को उनको तसल्लियां देनी पड़ती कि गम ना करें, अल्लाह ताला आपको माफ कर देगा। हमारा हाल क्या कि हम इस्तग़फ़ार भी करते हैं और मुस्कुरा भी रहे होते हैं। हम तो अपने गुनाहों का हंस हंस के तذکرہ भी फरमाते हैं। नहीं, तड़प कब आती है, जब इंसान गलती को गलती मानता है, और जो गलती को मग़लती मानने की बजाय उसको जस्टिफाई करने लगे वो कहाँ होगा। और जब तक अपने गुनाहों के बारे में तड़प नहीं पैदा होती, उस वक़्त तक इंसान अपने आप को कभी भी दिल से शर्मिंदा ही नहीं कर पाता। फिर एक से ज्यादा खुदाओं की बात सूरत बनी इसराइल आयत 22 में हुई, ला तजल मा अल्लाह इलाहन आखरा, मत बनाओ अल्लाह के साथ दूसरे माबूद, वरना क्या होगा, मजमूम और मखजूल बन के बैठ जाओगे। सूरत मोमिन आयत 91 से 92 में भी आता है कि जिसमें आता है कि अगर अल्लाह एक से ज्यादा होते तो इंसान कायनात से फायदा ना उठा सकता। तो ज़रूरत है इस बात की कि एक इंसान ये देख ले कि अल्लाह के एक होने से क्या मुराद है, तौहीद से क्या मुराद है, और किस तरीके से एक इंसान अपने आप को अल्लाह ताला के सामने पेश कर सकता है। अमूमन देखा जाए तो तीन चीज़ें मिल जाएं तो तौहीद बनती है। ये बात इसलिए करनी लाजमी है कि अब अल्हम्दुलिल्लाह कुरान के तकरीबन निस्फ पे पहुँचे हुए हैं हम लोग। अगर अभी तक हमारी तौहीद वाज़े नहीं हुई ना, और हम सिर्फ ये कह देना हाँ जी हम तो मुवाहिद हैं, जी हम तो तौहीद परस्त हैं, जी हम तो अल्लाह को एक मानते हैं, और असल में पता ही ना हो कि तौहीद होती क्या है, तो बाज़ दफ़ा फिर खुश फहमियों का शिकार होंगे। तो थोड़ी सी बातें हम तौहीद के नाते से करेंगे, क्योंकि यहाँ बतौर ख़ास इलाही नस्नैन की बात आई। तो तौहीद में अमूमन तीन चीज़ें होती हैं। पहली चीज़ होती है रबूबियत की मार्फत, इंसान अल्लाह के रब होने की मार्फत रखे, पहचाने उर्फ से पहचान, उसको जान पहचान, उसको लगे कि रब वही है, वही देता वही लेता है, सारी कायनात का निज़ाम उसी ने चलाया। दूसरी चीज़ होती है वहदानियत का इकरार, ज़ुबान से इसका इजहार लाजमी होता है। अगर ज़ुबान पे इजहार नहीं है ना, तो आप दिल में जो मर्ज़ी कहें, बल्कि दूसरे लफ्ज़ों में आप ये कह लें कि ये ऐसी चीज़ है जो दिल में पनपती नहीं है, ये ज़ुबान पे आती है। किसी से भी मोहब्बत होती है ना, تو فوراً ہماری زبان پہ اس کا نام آنے لگتا ہے، اس کا تذکرہ آنے لگتا ہے. محبت چھپائے نہیں چھپتی، اسی طرح نفرت یا بغض ہو تو وہ چھپائے نہیں چھپتا. تو جب دل میں اللہ کو مانیں گے، اس کی ربوبیت آئے گی، اس نے بنایا، اس نے پیدا کیا، وہ چلا رہا ہے نظام، تو اس کا اقرار زبان سے کرنا لازم ہوگا. تیسری چیز ہوتی ہے دوسرے سارے شریکوں کی نفی. اسی لیے ہم دیکھتے ہیں کہ ہمارا کلمہ لا الہ سے شروع ہوتا ہے، یہ نہیں کہا گا کہ الہن اللہ، کیونکہ اس سے یہ تو سمجھ آ جاتا کہ اللہ ہمارا الہ ہے، لیکن یہ نہ پتہ چلتا کہ اس کے علاوہ کوئی اور نہیں ہے. اور دیکھا جائے تو کائنات میں جتنے بھی لوگوں نے ٹھوکریں کھائی ہیں نا عقیدے کے نام پہ، انہوں نے اللہ تعالیٰ کی صفات کے معاملوں میں کھائی ہے. جب لوگ اللہ تعالیٰ کی صفات کی صحیح معرفت نہیں رکھتے، اس کی صفات دوسروں میں ڈھونڈنے لگتے ہیں، تو نتیجہ کیا ہوتا ہے کہ وہ پھر عقل کے ہاتھوں ادھر ادھر لڑکنے لگتے ہیں. مثلا بعض دفعہ اللہ تعالیٰ کی صفات ایسی آتی ہیں کہ جس کو بظاہر ایک انسان نہیں سمجھ سکتے. مثلا اللہ تعالیٰ کے ہاتھوں کا ذکر ہے، اب جب لوگ اللہ کے ہاتھوں کو قوت کا معنی دیں اور کہ نہیں نہیں اللہ کے ہاتھ نہیں ہو سکتے، ٹھوکر کھائی. اسی طرح اللہ تعالیٰ کے عرش پہ ہونے کے اوپر لوگوں نے بہت ساری باتیں کی. تو اللہ تعالیٰ کی جو صفات ہے اس کا فیصلہ عقل سے نہیں کیا جائے گا، وہی سے ہوگا. اسی لیے توحید کو سیکھنے کے لیے علم کی ضرورت ہوتی ہے، اور جو علم سے غافل رہے گا وہ توحید سے غافل رہے گا. کبھی ہم صرف اپنے خاندانوں کا ایک ہلکا سا جائزہ لیں، اپنی ماں کو سوچئے، خالہ کو سوچئے، پھوپھی کو سوچئے، چچا کو سوچئے، ماموں کو سوچئے، کیا سب حقیقت میں توحید کا اقرار کرنے کے ساتھ ساتھ ربوبیت کا اقرار کرتے ہیں؟ معرفت ہے اللہ کی 99 صفات کو جانتے ہیں؟ کیا دوسرے سارے شریکوں کی نفی ہوتی ہے؟ شرک جیسا گناہ ہو نہیں سکتا اگر ایک دل میں اللہ کی بڑائی قائم ہو جائے. گناہ ہو نہیں سکتے، نافرمانیاں ہو نہیں سکتی. حی علی الصلاح کی آواز سن کے آپ اپنی جگہ پہ بیٹھے نہیں رہ سکتے اگر آپ کے دل میں اللہ کے ایک ہونے کا معاملہ ہو. اس کا نتیجہ نکلتا ہے، اقرار کا لازمی نتیجہ ہوتا ہے کہ انسان عمل کرنے لگتا ہے. اور آپ دیکھیے کہ یہ جو وحدانیت کا اقرار ہے نا، یہ زبان کا معاملہ بعد میں بنتا ہے، پہلے قلب اور فکر کا معاملہ ہوتا ہے، پہلے دل میں ایک رب بنتا ہے. تبھی تو تصدیق بالقلب پہلے آتا ہے، پھر اقرار باللسان ہے. جب کوئی نان مسلم کنورٹ ہوتا ہے سب کے سامنے، تو ہم کہتے ہیں یہ آج مسلمان ہوا، حالانکہ آج تو اس کی زبان نے اقرار کیا سب کے سامنے، یہاں آنے سے پہلے اس کا دل تصدیق کر چکا تھا. تو ہمیں جو زبان کا اقرار ہے اسی پہ کفایت نہیں کرنا چاہیے. بچے کو جو بات سکھا دیں بچہ بولتا رہتا ہے طوطے کی طرح بغیر سوچے سمجھے. اسی طرح بعض اوقات ایسا بھی لگتا ہے کہ ہم اللہ تعالیٰ کی صفات کے بارے میں بغیر سوچے سمجھے اور اس کا علم حاصل کیے مالک بس کہتے رہتے ہیں ہاں ہم اللہ کو ایک مانتے ہیں. اور علم اسی لیے بہت بڑی دولت ہے کہ یہ رب کی معرفت دیتا ہے. آپ اندھیرے میں جا رہے ہوتے ہیں نا، آپ کو نہیں پتہ چلتا آپ کے راستے میں کیا ہے، ٹھوکر لگتی ہے آپ کے انگوٹھے پہ، خون نکل آتا ہے. اب وہ خون محسوس تو کر سکتے لیکن دیکھ نہیں سکتے جب تک روشنی نہ ہو. اسی طرح علم کی روشنی کے بغیر ایک انسان خالق کو کیسے پہچانے گا؟ اور نتیجہ کیا ہوتا ہے کہ بڑے بڑے مواحد لوگ اب اقرار کرنے کے باوجود بھی وہ مشرک بن چکے ہوتے ہیں. آپ کہہ سکتے ہیں کہ شرک کیا ہے؟ مرکز توجہ کا بدلنا. کچھ کی توجہ کا مرکز ان کا مال بن جاتا ہے، ان کی ساری زندگی اسی مال کے گرد گھومتی ہے، شرک ہو گیا. بعض کی توجہ ان کی اولاد ہو جاتی ہے، وہ ان کی غلط کو بھی ٹھیک کہیں گے اس لیے کہ وہ ان کے بچے ہیں، چلے چل پڑے. کچھ کا رشتہ داری، کچھ کی برادری، کچھ کا خاندان، اور ایسے لگتا ہے کہ سب کو خوش کرتے کرتے اللہ کو ناراض کرنے لگتے ہیں. اور اللہ کا مقابلہ تو دور کی بات ہے، اس کے مقابلے میں کسی کو بڑا سمجھ لینا یہ تو بہت بڑی گستاخی ہوگی. سورۃ آل عمران کی آیت نمبر 18 میں اللہ تعالیٰ فرماتے ہیں شہید اللہ انہ لا الہ الا ہوا، گواہی دی اللہ نے کہ بے شک وہ ایک ہے اور اس کے سوا کوئی الہ نہیں. اور فرشتوں اور علم والوں نے بھی اسی کی گواہی دی کہ وہ قائم رکھنے والا ہے انصاف کا، اس کے سوا کوئی معبود نہیں، وہ زبردست ہے اور حکمت والا ہے. جس بات کی گواہی اللہ تعالیٰ دے دے، اسی گواہی کی طلب انسان سے، اسی کو پھر شہادت حق کی گواہی کہا جاتا ہے. جس طرح توحید کو سمجھا اسی طرح توحید کی چند شرائط کو سمجھیں گے کہ کیا شرائط ہیں، واٹ آر دی کنڈیشنز کہ جس سے لگے کہ ہم اللہ کو ایک مانتے ہیں. تو عموماً اس کی پانچ شرائط بیان کی جاتی ہیں. پہلی شرط کیا ہے جو ہم تذکرہ کر رہے ہیں ابھی بھی؟ علم. انسان کو توحید کا علم ہونا چاہیے، کیونکہ علم کے بغیر تو وہی بات ہو گئی کہ شرک کرتے بھی رہیں گے اور سمجھیں گے بھی نہیں کہ شرک کیا ہے کہ نہیں، اور نتیجہ کیا نکلے گا کہ مشرک ہیں لیکن الگ ہوں گے. اس بات کی دلیل سورت محمد کی آیت نمبر 19 میں ہے، فعلم انہ لا الہ الا اللہ واستغفر لذنبک وللمؤمنین والمؤمنات واللہ یعلم متقلبکم ومثواکم. پس علم حاصل کرو، جان لو کیا کہ اس کے سوا کوئی معبود نہیں، اور اپنے قصوروں کی معافی مانگو، اور مومن مردوں اور مومن عورتوں کے لیے، اور اللہ جانتا ہے تمہارے چلنے پھرنے کو اور تمہارے ٹھکانوں کو. تو علم لازمی ہے، اس کے بارے میں وقت نکالیے. قرآن پاک کے تفسیر کے سفر میں الحمدللہ کافی حد تک علم حاصل ہو جاتا ہے کہ جس سے ایک انسان واقعی محسوس کرتا ہے کہ میرا اللہ تعالیٰ کے ساتھ تعلق جڑا ہوا ہے. پھر دوسری چیز جو توحید کی شرائط میں ہے وہ ہے یقین. یقین ضد ہے شک کی، جس کو آپ کہتے ہیں نا ظن غالب، 99% کسی چیز کا یقین ہونا. تو جب تک آپ کے دل سے شک نہیں نکل جاتا آپ توحید پہ پختہ نہیں ہوتے. مثلا اگر آپ کو 99% تو یہ یقین ہو کہ اللہ ایک ہے، لیکن 1% آپ کے نہیں، شاید کوئی اور بھی ہو، تو سمجھ لیجئے کہ آپ کی توحید میں کمی آ گئی. ذالک الکتاب لا ریب فیہ، پہلی آیت میں اللہ تعالیٰ نے شک کی نفی کر دی تھی. جس طرح اللہ کی کتاب میں صرف شک نہیں کر سکتے، اسی طرح اللہ تعالیٰ کی ذات میں بھی شک نہیں کر سکتے. پھر اس کے ساتھ تیسری شرط ہے اتباع یا اسلمو کی کیفیت. جب بندہ رب کو ایک مان لیتا ہے پھر اس کی طرف چل پڑتا ہے اور اس کی اطاعت کرنے لگتا ہے. سورۃ زمر کی آیت نمبر 52 میں آتا ہے، بلکہ 54 تک ایک ہی ٹاپک چلتا ہے. وَأَنِيبُوا إِلَىٰ رَبِّكُمْ وَأَسْلِمُوا لَهُ مِن قَبْلِ يَأْتِيَكُمُ الْعَذَابُ ثُمَّ لَا تُنصَرُونَ. اور رجوع کرو اللہ کی طرف اور اس کے فرما بردار بن جاؤ اس سے پہلے کہ تمہارے پاس وہ عذاب آ جائے اور تمہاری مدد نہ کی جائے. کہ جب ایک بندہ اللہ کے سامنے اپنے گناہوں کی معافی رکھتا ہے، استغفار کرتا ہے، تو پھر ساتھ ہی ساتھ اس کو یہ یقین آ جاتا ہے کہ اب مجھے اپنی عملی زندگی اللہ کے حکموں کے مطابق بسر کرنی ہے. چوتھی شرط ہے صدق، سچائی. نبی صلی اللہ علیہ وسلم کی ایک حدیث ہے کہ من قال لا الہ الا اللہ صادقا بقلبہ، جس نے لا الہ الا اللہ کہا دل کی سچائی کے ساتھ، داخل الجنہ، وہ جنت میں داخل ہوگا. پھر اسی طرح پانچویں شرط ہے اخلاص، ایک اللہ کے لیے خالص ہو جانا. سورت زمر کی آیت نمبر 2 میں آتا ہے، الا للہ الدین الخالص، جان لو کہ دین اللہ ہی کے لیے خالص ہے. تو یہ پانچ شرائط جب پوری ہوتی ہیں پھر کوئی ایک انسان یہ کہہ سکتا ہے کہ واقعی میں اللہ تعالیٰ کو ایک مانتا ہوں. ضرور سوچئے گا، یہ چھوٹی بات نہیں ہے. ہم اپنی ماں کو ایک کہتے ہیں نا، کچھ دل کے اندر ہلکا سا شک بھی نہیں رکھتا کہ میرا باپ کوئی دوسرا ہے. جس باپ کو باپ سمجھے ہوئے اگر 19-20 کا شک آ جائے تو انسان کی زندگی اجیرن ہونے لگتی ہے. شک آنے لگے کہ جن ماں باپ نے مجھے پالا ہے اب یہ میرے ماں باپ نہیں کوئی اور ہے، تو انسان پریشان ہو کے اٹھتا ہے، اس کو بے چینیاں ہوتی ہیں. ایک خاتون تھی جنہوں نے ایسا ادارہ بنایا ہوا تھا کہ جہاں بچوں کو چھوڑ جاتے تھے لوگ اور وہ پالتی تھیں، اور خاص طور پہ لوگ اپنے ناجائز بچے وہاں چھوڑتے تھے. تو کہتی تھی کہ وہ بچے بڑے بھی ہو جاتے تھے نا، اس کے باوجود بھی ان کی شخصیت میں ایک خلا رہتا تھا کہ بعض تو جوان ہونے کے بعد بھی میرے پاس آ کے بیٹھ کے پھوٹ پھوٹ کے روتے تھے کہ بس یہ بتا دو کہ ہماری ماں کون ہے. یہ ساتھ سونے نہیں دیتا لوگوں کو. تو جس کو ماں کا نہ پتہ ہو اور وہ بے چین ہو، تو جس کو رب کا نہ پتا ہو وہ چین والا کیسے ہوگا؟ اسی لیے سب سے پریشان دل مشرک کا دل ہے. کافر اور ایتھیس تو پتھر کی سل ہے، जज्बात से आ रही। इसीलिए ऐसे लोग बाज़ दफ़ा लोगों के खून के प्यासे भी हो जाते हैं। अपने बच्चों के कत्ल करना इनको कोई मुश्किल नहीं लगता, क्यों कि जज्बात ख़त्म हो गए। तो लिहाजा ज़रूरत है इस बात की कि फ़ैया या फ़रहबून, एक रब को मानो और उससे डरो। वलहु मा फिस समावाति वल अर्थ। अब और दलाइल दिए गए आयत 52 में, और उसी का है जो कुछ आसमानों और ज़मीन में है। मालिक भी वही है, मुतसर्रिफ भी वही है। मुतसर्रिफ क्या, काम करने वाला। बस दफ़ा आप किसी चीज़ के मालिक होते हैं लेकिन आप अपनी चीज़ किसी दूसरे को दे चुके। मसलन आपका एक घर है, आप ओनर हैं, मालिक मकान है, लेकिन अब वो घर आप किसी को किराए पे दे चुके हैं। अब आप उस घर में तसर्रुफ नहीं कर सकते, जब चाहें उठ के चले जाएं, नहीं जा सकते। आप उस घर के अंदर जाके कुछ तोड़फोड़ शुरू कर दे, नहीं कर सकते। बाज़ दफ़ा इसका ऑपोजिट भी होता है, किसी की चीज़ आपके पास होती है, तसर्रुफ तो आपका है, आप कुर्सियाँ इधर रखें, मेज़ उधर रखें, आप पेंट कर लें ना करें, लेकिन आप उस घर के मालिक नहीं कहला सकते, उसके कागजात में अपना नाम नहीं लिख सकते। अल्लाह की ज़ात क्या है कि वल्लहू मा फिस समावाती वल अर्थ, सब कुछ उसका है। किस किस नाते से, मालिक भी और मुतसर्रिफ भी, ओनर भी है और दूसरों की इजाज़त के बगैर कोई तब्दीली कर सकता है। कहीं जलजला ले आए, कहीं बारिश कर दे, कहीं खुश्की हो, किसी साल कहीं बारिश हो ही ना, ये सब कुछ उसके हाथ में है। सोचिए ज़रा, इतनी बड़ी ओनरशिप जिसकी होगी, फिर उसकी क्या बड़ाई हमारे दिल पे होनी चाहिए। क्या उससे बेनियाज हो के एक इंसान रह सकता है? कभी नहीं। हम सोचते ही कम है, हम दूसरों की छोटी छोटी चीज़ों को देख के मरूब हुए रहते हैं, तभी तो हम फिर शिर्क करते हैं और उनको उनसे ज़्यादा डरने लगते हैं अल्लाह से डरने की निस्बत। नतीजा क्या होता है कि हमारी तौहीद में कमी आने लगती है। तो पहली बात तो इसके नाते से यही है कि अपने दिल में अल्लाह ताला की बड़ाई को महसूस करना है। फिर दूसरी बात, वलहुद्दीन वासिबा, इसी की इबादत लाजिम है, यानी लाजमी इबादत इसी की जाएगी। लेकिन इसके बरक्स, अफ़ग़ैर अल्लाह तत्तकून, क्या अल्लाह के सिवा तुम दूसरों से डरते हो, दूसरों के साथ तुम अपना मामला करते हो। यहाँ लफ्ज़ वासिब के दो तरह से मानी किए जाएंगे, फिर इसी के नाते से इसकी दो मुख्तलिफ तफसीरें होंगी। लफ्ज़ वासिब जो है ये हमेशगी के मानों में भी आता है, दवाम, दवाम समझते हैं, हमेशा का। और कुरान पाक में ये लफ्ज़ इस्तेमाल हुआ सूरह साफ़ात आयत नंबर 9 में, वलहुम अजाबुम वासिब, इनके लिए हमेशा रहने वाला अजाब है। ठीक है, तो पहला मानी क्या है लहुद्दीन वासिबा का, कि अल्लाह की इबादत हमेशा की जाएगी। ये नहीं कि मुश्किल आई तो इबादत शुरू हो गई, खुशी आई तो नाफरमानी शुरू हो गई। नो, करनी ही पड़ेगी, हर हाल में उसकी करनी पड़ेगी। और वासिब वसबा से है, जिसका मानी होता है जायल होना, जायल होना, जाया हो जाना। इसी तरह वसब का लफ्ज जब दायमी के मानों में आता है ना, तो किसी एक हालत पर दवाम, कंटिन्यूटी, इतात, यही कायनात में। एक दिन अगर सूरज ना निकले तो हमें समझ आ जाए, एक दिन निकले और दूसरे दिन ना निकले तो आप कह सकते हैं कि फिर वासिब वाली कैफियत नहीं रही। ठीक है, इसी तरह दूसरा मानी है खालिस, खालिस प्योर, 100%, नथिंग एडिट, कुछ निकला नहीं, कुछ डाला नहीं, हर चीज़ वैसी है जिसके अंदर किसी दूसरे को नहीं शामिल करेंगे। फिर इसका मफहूम वही बन जाएगा जो सूरत ज़ुमर की आयत 2 और 3 में है कि फ़ाबुदुल्लाह मुखलिसल लहुद्दीन अला लिल्लाहि दीनुल खालिस, बस अल्लाह की इबादत करो इसके लिए बंदगी को खालिस करते हुए, खबरदार इसी के लिए खालिस बंदगी है। तो लिहाजा अल्लाह ताला को जो हमसे मतलूब है वो इखलास और दवाम है, हमेशा और सिर्फ उसी का। किसी दूसरे को उसके इन कामों में शामिल ना करो, اسی بات کو نبی صلی اللہ علیہ وسلم نے ایک روایت سے بھی ہمارے تک پہنچایا، مسند احمد، حاکم اور صحیح بخاری، مسلم، ابو داؤد میں، یعنی تھوڑے تھوڑے الفاظ کے فرق سے یہ روایت آتی ہے کہ لا تعتلی مخلوق فی معصیت الخالق، خالق کی نافرمانی میں مخلوق کی اطاعت نہیں ہوگی، چاہے وہ ماں باپ ہوں، چاہے شوہر ہو، چاہے بیوی ہو یا رشتہ دار ہو. تو اللہ کی اطاعت، اس کی بات ماننا، کیونکہ دین کے لفظ میں بھی تو بہت وسعت ہے نا. لفظ دین جو ہے یہ پورے دین کا خلاصہ ہوتا ہے اس کے اندر. اسی کی بات ماننا، اسی سے دعائیں کرنا، اسی کے حکموں کے مطابق جانا. بعض کہتے ہیں کہ دین سے مراد بدلہ ہے، یعنی جزا سزا ہے. تو پھر مطلب کیا ہوگا کہ ہمیشہ کی سزا جزا اسی کو زیبا ہے، یعنی کسی کو ہمیشہ ثواب میں رکھے، کافروں کو ہمیشہ عذاب میں رکھے، مومنوں کو ہمیشہ کے ثواب میں رکھے اس کے ہاتھ میں، کچھ دیر مومنوں کو جہنم میں رکھنے کے بعد جنت میں لے جائے، سراسر اسی کے ہاتھ میں، کوئی بھی اس کے بارے میں شک نہیں کر سکتا. اسی طرح بعض کہتے ہیں کہ دین سے مراد عذاب ہے، کہ کافروں کو ہمیشہ کا عذاب دینے کا حق اسی کو ہے. واسب بیماری کو بھی کہتے ہیں. وسب زیدن کہتے ہیں زید دکھی ہو گیا. اللہ تعالیٰ نے عذاب کی صفت بیان کی، ولہم عذاب واسب، کہ اللہ ہی کے لیے ہے ہر چیز. اسی کی تفسیر صافات آیت 9 جو شیئر کی تھی، تو اس میں بھی عذاب ہمیشہ رہنے کی بات ہوئی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کا ایک قول ملتا ہے کہ انا وسبت رسول اللہ، میں نے رسول اللہ کی تیمارداری کی تھی. اسی طرح وسب ہمیشہ کا دکھی ہونا، تو واسب کون شخص ہے جو ہمیشہ دکھ میں رہے. اور توصیب کہتے ہیں عربی میں تیمارداری کرنے کو، یعنی جو ٹیک کیئر کی جاتی ہے بیمار کی. او سبح اللہ بولتے ہیں جب، مطلب کیا لیتے ہیں، اس کو اللہ نے بیمار کر دیا. اسی طرح وسبا یسیب صوبن، مرض جم گیا، لازم ہو گیا. وسب الامر ہو تو کسی کی پابندی کی، نگرانی کی، اچھی طرح اس کا انتظام کیا. پیچھے چونکہ دو الہوں کی بات تھی، یہاں اللہ تعالیٰ نے اور بات کھول کے بیان کر دی کہ ولہ الدین واسبا، پوری کی پوری اطاعت اسی کی ہے. اغیر اللہ تتقون، کیا تم اس کے علاوہ اوروں سے ڈرتے ہو؟ افغیر اللہ ہی تتقون، پیچھے رہب تھا، یہاں تقویٰ ہے. سب سے اہم بات اس آیت کی یہی تقویٰ ہے. اور اسے پیدا کرنے کی پہلی شرط یہ ہے کہ بندے کا یقین ہو کہ لہو ما فی السماوات والارض. یہ ایمان آتا ہے نا تو دل میں تقویٰ آتا ہے. آپ کہہ سکتے ہیں کہ شرک کا آغاز ہی تقویٰ کے نہ ہونے سے ہوتا ہے. اگر انسان یہ سوچ لے نا کہ اگر میں اللہ کی نہیں مانوں گی نا تو اس کو تو کوئی فرق نہیں پڑے گا، ہاں میں پیچھے رہ جاؤں گی، نقصان میرا ہوگا، تو اگر میں نے اپنے رب کو ناراض کر کے کسی اور کو راضی کرنے کی کوشش کی تو سمجھ لو کہ پھر میں کمی میں آ گئی، میرا ہی معاملہ بگڑ گیا. اب آپ دیکھیے کہ یہاں یہ جو بات کی گئی کہ ایک بندے کا معاملہ اللہ کے ساتھ کیسا ہونا چاہیے، تو پھر ہر بندے کو اپنے بارے میں بھی تو چیک کرنا ہے نا کہ کیا میرا اللہ تعالیٰ کے ساتھ معاملہ دین واسبہ والا ہے یا اپنی مرضی کا دین ہے. مجھے تو ایسے لگتا ہے کہ ہم صرف اوپر اوپر سے قرآن پڑھتے ہیں، صرف انفارمیشن ہے ہمیں دین کی، اللہ کی ذات کے بارے میں، اسلام کی، اور کبھی انفارمیشن سے تبدیلی نہیں آتی. یاد رکھیے گا، کتنے لوگوں جو خبریں سن کے بدلے ہوں. آپ روز نیوز سنتے ہیں، اس نیوز کو سننے کے بعد چینج آتی ہے زندگی میں؟ نہیں، بات بڑے شوق سے سنتے ہیں. اسی طرح جب اللہ تعالیٰ کی ذات کے بارے میں علم صرف نیوز کی حد تک شیئر کیا جاتا ہے نا، تو پھر اس میں دل انوالو نہیں ہوتے. ہم سب اس وقت جو صورتیں پڑھ رہے ہیں نا، یہ ہمارے دل کی دنیا کو بدل سکتی ہیں اگر ہم ان آیتوں کو غور و فکر کے لیول پر پڑھیں گے. اور اگر صرف انفارمیشن کے لیول پہ پڑھیں گے نا، تو یقین کریں 15-20 منٹ کا ایک رکوع ہے، چند آیتیں پڑھ کے ختم، مین پوائنٹس نہیں. جب تک ہم علمی جائزہ نہیں لے لیتے، وضاحت نہیں کرتے ان صفات کی، जब तक हमारे दिल से ये बातें नहीं उठती ना, दिलों में भी नहीं जाएंगी। बस दफा हमारे दर्स भी बस किताबों की बातें नकल करने के होते हैं। बड़े बड़े दीनदारों को आप कभी देखें, दर्स सिर्फ उनके कुरानी आयात और अहादीस को कोट करने से होते हैं। और नतीजा क्या होता है कि लोग कहते हैं बातें तो बड़ी अच्छी हैं, बस कुछ तब्दीली नहीं आई। यकीन करें, अक्सर मैं लोगों से ये जुमले सुनती हूँ कि हम बड़े सुने दर्स सुनते हैं, बस ऐसे नहीं लगा। हाँ ठीक है, मरूबियत हो जाती है, बहुत आलिम है, बहुत दर्स, बहुत अरबी बोलते हैं बीच में, बहुत हदीसें कोट करते हैं, बहुत आयते हैं, लेकिन वो दिल से नहीं उठ रही होती शायद, इसलिए तब्दीली नहीं आती। हमेशा उसी बात को सुन के तब्दीली आएगी जो इंफॉर्मेशन के लेवल से उठ के आपके गौर व फिक्र के लेवल पे आ जाए। इसलिए इसको देखना होगा कि आखिर हमारे असलाफ ने दीनम वासिबा से क्या मुराद लिया। अगर जितनी बात हुई अगर इसको दोहरा दूं तो वासिब लाजिम के मानों में है, हमेशगी के मानों में, इखलास के मानों में। मुख्तलिफ मुफस्सरीन ने जो बातें पेश की उनको खुलासा अगर रखूं तो मतलब क्या कि हर जगह हर हाल में उसकी इबादत करो। हम पढ़ते हैं नमाज हर हाल में, हमारी तो नमाजें ही बदल जाती हैं जब हम जरा शादी वाले घर में चले जाएं, दूसरी जगहों को तो एक तरफ ही कर दें। हम तो मुसलमानों में होते भी नहीं पढ़ते, हमें तो ये सवाल करने का हक ही नहीं कि मैं जॉब पे नमाज पढ़ूं कि ना पढ़ूं। नमाज चले, इबादत की हद तक नमाज रोजा तो कर लें, क्या इताअत करते हैं हर जगह? तफसीर मराकीम आते वल्लहू, उसी की है इताअत, दाइमन साबितन वाजिबन, दायमी हमेशा रहने वाली, साबित और वाजिब है ये। सूरत आले इमरान की आयत 19 में अल्लाह ताला ने फरमाया कि इन दीन इंद अल्लाहिल इस्लाम, असल दीन अल्लाह की निगाहों में जो है ना वो इस्लाम है। सूरत मायदा आयत 3 में आता है रदीतु लकुमुल इस्लाम दीना, मैंने तुम्हारे लिए दीन इस्लाम को दीन पसंद कर लिया। सूरत आले इमरान ही की आयत 85 में आता है वमई यब तगी गैर अल इस्लाम ही दीना, जो इस्लाम के सिवा किसी और दीन को कबूल करेगा उससे कबूल नहीं किया जाएगा। तो ये जो दीन इस्लाम के लिए ये लफ्ज़ है ना दीनन, यही दीन उधर आया है। बचेंगे नहीं जब तक खालिस अल्लाह के लिए इबादत नहीं करें, अपने मनपसंद लाइफस्टाइल को छोड़कर अल्लाह के दिए हुए स्टाइल को पसंद ना करने लगे। जब हमारा टकराव होने लगे किसी ऐसी बात में जो एक तरफ अल्लाह की ज़ात और दूसरी तरफ मखलूक में कोई हो, सबको छोड़कर एक अल्लाह की नहीं लेंगे, बात नहीं बनेगी। हर एक अपने बॉस से डरता है ना कि दूसरे के बॉस से। आप जिसकी जॉब करते हैं उसी से डरते हैं ना। तो हम अगर अल्लाह को एक मानेंगे ना तो फिर हम अल्लाह किसी वक्त किसी और से नहीं डरेंगे। लेकिन बाज़ दफ़ा आपको पता है कि खौफ का भी एक मुस्बत असर होता है, एक मनफी होता है। मनफी खौफ क्या होता है कि इससे अवॉइड की नफ्सियात आती है। मसलन जैसे कुत्ते का खौफ है, कुत्ते को देखकर आप रास्ता बदलेंगे, आप अवॉइड कर रहे हैं। छिपकली को देख लें, कॉकरोच को देख लें, आप उससे अवॉइड करने लगते हैं, ये मनफी रवैया है। इसलिए वो लोग जो खौफ का ये नतीजा निकालें कि सुनो ही ना, अल्लाह की बात मानो ही ना, वो मनफी रवैये में है। इसके बरक्स एक असर होता है मुस्बत, पॉजिटिव थिंकिंग। वो क्या है कि डरते तो हैं लेकिन अवॉइड नहीं करते। मसलन माँ के लिए बच्चे का डर, वो माँ की नाराजगी से डरता है लेकिन माँ ही की गोद में पनाह लेता है। कुछ बच्चे गलत काम करके छुप जाते हैं, ये अवॉइड की कैफियत है, ये दुरुस्त बात नहीं है। ये सारी जिंदगी के लिए एक मुजरम तैयार हो रहे हैं। लेकिन वो माएँ जो अपने बच्चों की तरबियत करती हैं, अच्छा बुरा बताती हैं, वो गलत काम करके भी आते हैं ना तो आके कहते हैं नहीं मैंने गलत किया है, वो खुद आके बताते हैं। फिर माँ उनको अच्छा एतमाद में लेके कहती है ऐसे ना करो वैसे ना करो, तो वो ठीक हो जाते हैं। मुझे याद आ गया कि किसी बच्चे से मेरी मुलाकात हुई थी वीकेंड पे, तो उसका नाम मोहसिन है। तो मैं उसको जब भी मिलती हूँ प्यार से तो मैं यही कहती हूँ कि इन अल्लाह युहिब्बुल मुहसिनीन। जब मैंने ये आयत पढ़ी कहता है यस आई नो दिस, मेरा हाल ऐसी 5-6 साल का बच्चा स्कूल भी जाता है। तो मैंने कहा कि तुम्हें पता है मुहसिनीन कौन होते हैं? कहता यस। मैंने कहा क्या होते हैं ना? कहेंगे आप बताएं। मैंने कहा कि हु डू द गुड डीड्स, जो अच्छे डीड्स करते हैं। कहता है बट आई डू सम गुड डीड्स सम बैड डीड्स। अब ये 6 साल के बच्चे के मुंह से ये बात मैं सुन रही हूँ। कहता है येस माई नेम इज़ मोहसिन बट सम टाइम आई डू बैड डीड्स। मैं कहा अच्छा तुम क्या बैड डीड्स करते हो भाई, तुम्हें क्या पता है? कहेंगे मैं अपनी सिस्टर, कुछ लोगों के नाम लेने लगा ना, और बताने लगा कि मैं फलां फलां के गलत नाम लेता हूँ, मैं उनके बुरे नाम लेता हूँ। मैंने कहा कैसे, मैं समझना चाह रही। कहता नो आई डोंट वॉन्ट टू डू दिस नाउ, कि मैं तुम्हारे सामने उनके बुरे नाम नहीं ले सकता। मैंने बाद में बहुत सोचा कि इस वक्त एक मासूम बच्चा है, लफ्ज़ मोहसिन इसका नाम है, इसको मोहसिन की तारीफ भी पता है, शुरू से घर में माहौल ऐसा और बात होती रहती है, लेकिन इसको ये एहसास है, स्पॉन्टेनियसली उसने ये कहा कि मैं बुरे डीड्स भी करता हूँ, लेकिन अल्लाह ना करे इसकी फितरत मसख हो जाए, जवान हो जाए, इसको एहसास ही नहीं रहेगा कि मोहसिन होते कौन है। आज देखिए हम में से कितनों के नाम साजिद हैं, सच बताइए जिसका नाम साजिद है, नाम को लेते सुनते बोलते हुए कभी सोचा साजिदा कौन होती है? हम कहते भी साजिदा है ना, साजिदा तो हम कहते ही नहीं। साइमा, कितनी साइमा है जो लफ्ज़ साइमा सुन के उनको रोज़ा याद आ जाए। आबिदा सिर्फ नाम ही है ना, क्योंकि हम इनकी रूह में नहीं जाते, तो हमने कुरान पाक को सिर्फ खबरों के तौर पे लिया, नतीजा क्या हुआ कि हमारी ज़िंदगी मुख्तलिफ तरफ चल पड़ी। ज़रूरत है इस बात की कि एक इंसान गौर करे, अल्लाह ताला ने जो उसको दिया है उसके बारे में तदब्बुर करे। एक सांप को देखकर तो इंसान के रोंगटे खड़े हो जाए, कुरान की आयतों को सुनकर रोंगटे ना खड़े हों, किसी बड़े का नाम सुन के तो सांस उखड़ जाए, और अल्लाह का नाम सुन के दिल की धड़कन तेज ना हो, बिजली के तार को पकड़ने से तो खौफ आए और गुनाह की चीज पकड़ने से खौफ ना आए। देखिए शऊर है ना, बिजली का तार बड़ा शख्स कभी नहीं पकड़ेगा, उसको पता है ये मार देगी, बच्चा पकड़ लेगा। और जब इंसान का दिल अल्लाह की याद से खाली होता है ना, तो तकवा चला जाता है और शैतान आ जाता है और वसवसे डाल के इंसान को अल्लाह से दूर कर देता है। कोई भी नेकी का काम आप करेंगे ना, यही खौफ की कुव्वत आपके अंदर आएगी, तभी आप करेंगे। और जब अल्लाह की बजाय दूसरों का खौफ रख लिया जाता है ना, तो तवज्जो बढ़ जाती है, नतीजा क्या होता है कि फिर हम अल्लाह ताला के साथ अपने आप को वैसा नहीं महसूस करते जैसा करने की जरूरत है। अल्लाह के खौफ को मुस्बत अंदाज में इस्तेमाल करना चाहिए। मसलन क्या करें, पहली बात अपने गुनाहों पे माफी मांगे, जो किए हैं गुनाह जो नहीं किए अल्लाह तू माफ कर दे, इससे आपको ढारस मिलेगी। हमारे गुनाह भी हमें अल्लाह से दूर कर देते हैं, जब हम कंटिन्यूसली माफी मांगते रहेंगे ना, तो आप देखेंगे कि फिर ताल्लुकात बहाल होंगे। ये बिल्कुल ऐसे जैसे दो इंसान है ना, काफी देर रिश्ता टूटा रहता है, फिर बदगुमानियां शुरू हो जाती हैं, फिर बाद में कोई इधर के बात सुन ली, उसकी बात सुन ली, नतीजा वो अच्छा चलो दूरियां हो गई। नहीं, एक दफा सारी धुंध को छाड़ दूर कीजिए, जाके मिल लें, गले मिलेंगे वो सब गिले शिकवे दूर हो जाएंगे। तो लिहाजा अपनी कमाईगी का एहसास पैदा करना, फिर दूसरी बात यह कि अपने गुनाहों को कभी रिपीट ना करने की नियत कीजिए, इंशाल्लाह आप देखेंगे कि अल्लाह ताला के साथ ताल्लुकात दुरुस्त होते जाएंगे। फिर तीसरी चीज़, अल्लाह से मदद मांगिए, ला हौला वला कुव्वता इल्ला बिल्ला, नेकी की ताकत है ही नहीं मगर वही जो अल्लाह दे। फिर किताब से ताल्लुक़ रखें, नेक लोगों के साथ ताल्लुक़ रखें, इंशाल्लाह ताला आप देखेंगे कि इसके नतीजे में इंसान का मामला दुरुस्त हो जाएगा और अल्लाह ताला वाकई हमें बेहतरीन मामला करने वाला बना दें।